हेलो नमस्कार। हजुर चाहिँ शिक्षक विष्णु प्रसाद पाण्डे तथा यस छोडा महोत्सव मूल आयोजक समिति प्रचार विभाग समितिका संयोजक श्री विष्णु प्रसाद पाण्डे जी होइन त? भोलि 18 गतेदेखि सोडा महोत्सव भव्य रूपमा सुरु गरिँदैछ जनता उच्च माध्यमिक विद्यालय अस्लेबा साथ गुल्मीले, होइन? यसको अन्तिम तयारीका बारेमा बताइदिनुहोस् न पाण्डेजी। यो सोडा महोत्सवको अन्तिम तयारी कस्तो अवस्थामा छ बताइदिनुहोस् न कृपया। विद्यालय भवन सिँगार पटार गर्नेदेखि लिएर विभिन्न झाँकीहरू प्रस्तुत गर्नको लागि तिनीहरूलाई कुन कुन ठाउँमा कति बजे झाँकी प्रदर्शन गर्ने, कस्ता व्यक्तित्वलाई आफ्नो आत्मगढ गराउने भन्ने विषयमा हाम्रो छलफल जारी छ। हामीले विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई हाम्रो सामाजिक सञ्जाल, पत्र पत्रिका, एफएम रेडियो, अनलाइन मिडिया द्वारा सम्पर्क गरिरहेका छौँ। हाम्रो सूचनाको सबैभन्दा ठुलो सम्भाग भनेको हाम्रो विद्यार्थीहरू, विद्यार्थीहरू मार्फत नै हामीले विभिन्न ठाउँमा प्रचार प्रसार गरी कार्यक्रमलाई भव्य र सफल बनाउने प्रयासमा छौँ। अहिले अफिसियल मिडियाका रूपमा कुन कुनले काम गरिरहेको छ? अहिले हामी अफिसियल मिडियाको रूपमा टेलिभिजनको रूपमा रेडसिङ्गा टेलिभिजन गुल्मीले अफिसियल मिडियाको रूपमा काम गर्ने भन्ने हाम्रो कार्यक्रम छ। त्यसै गरी रु एफएम र विभिन्न पत्र पत्रिकाहरूले हाम्रो कार्यक्रमलाई अफिसियल रूपमा मिडियामा लैजाने भन्ने कार्यक्रम। त्यही त तपाईँ ढुक्क आउनुहोस् कि रेसुङ्गा टेलिभिजनले अफिसियल मिडियाका रूपमा तपाईँको महोत्सवलाई देश विदेशसम्म पुर्याउँदैछ। हामी यो पनि जानकारी गराउँछौँ कि हामीले तपाईँको दैनिकको जुन कार्यक्रम हुन्छ त्यो कार्यक्रमलाई रेसुङ्गा टेलिभिजनले प्रसारण गर्नेछ। त्यसै गरेर अनलाइन मिडिया मार्फत प्रत्यक्ष सबैले देश विदेशमा रहेका महानुभावले हेर्न सक्नुहुनेछ। हामी पनि त्यही तयारीका साथ आजदेखि जुटेका छौँ र हाम्रा साथीहरू तपाईँको विद्यालयमा आज साँझ नै बस्न आउनुहुनेछ। आभारी छौँ किनकि रेसिङ्गा टेलिभिजनले देश विदेशमा बस्ने दर्शकहरूलाई र आम हाम्रा शुभचिन्तकहरूलाई हाम्रो विद्यालयका गतिविधिहरू जानकारी गराउने जुन प्रयास गरिरहनु भएको छ यो सराहनीय काम हो र यहाँहरूको सहयोग हामी खुल्ला हृदयले प्रशंसा गर्छौँ। अहिले हाम्रा दुईजना साथीहरू त्यहाँ आउँदै हुनुहुन्छ। हामी भोलि औपचारिक कार्यक्रम सुरु हुने बेलामा आइपुग्ने छौँ र कति बजेदेखि औपचारिक कार्यक्रम सुरु हुन्छ हजुर? हाम्रो 11 बजेदेखि औपचारिक कार्यक्रम सुरु गर्ने कार्यक्रम छ। पौष 18 गते कार्यतालिकाको बारेमा हामीले विभिन्न माध्यमहरू मार्फत विभिन्न व्यक्तित्वलाई जानकारी गराइसकेका छौँ। थप जानकारीका लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्राचार्यजीहरू यहाँसँग पछि सम्पर्कमा रहनुहुनेछ। म यति भन्न चाहन्छु हाम्रो कार्यक्रम भोलि 11 बजी सुरु भई साँझ 6 बजी समापन हुन्छ। म अब त्यस विद्यालयका प्राचार्य भीमलाल पाण्डेसँग कुराकानी गर्न चाहन्छु, कृपया उहाँलाई फोन दिनुहोस् न है। हजुर नमस्कार। नमस्कार। कृपया यस सोडा महोत्सवको अवसरमा त्यस विद्यालयको इतिहास बताइदिनुहोस् न कृपया। हाम्रो विद्यालयको स्थापना 2019 सालमा अस्लेबाको वार्ड नम्बर 6-5 भडारी डाँडामा तत्कालीन संस्थापक गुरुदत्त अधिकारी धनपति पाण्डे लगायतका अग्रणी व्यक्तित्वबाट भएको थियो र पछि त्यसलाई अस्लेबा वार्ड नम्बर 7 लामो चौपारी हाल मदनासी चौपारीमा स्थानान्तरण गरी 24 सालमा 2 तले भवन निर्माण गरेर मिडिल स्कुलको रूपबाट यसको पठन पाठन सुरु भएर त्यो बेलामा यो क्षेत्रकै एउटा नामुद स्कुलको रूपमा विद्यालय चर्चित थियो र यहाँ हाम्रो सेरोफेरो लिङ्गा हसरा अनि सेन्जा जिल्लाका विभिन्न गाविसहरू गुवादी लगायतका धेरै ठाउँबाट विद्यार्थीहरू पढ्न आउने हाम्रो इतिहास छ। यहाँबाट उत्पादन भएका विद्यार्थीहरू नेपालका धेरै ठाउँ ठुला ठुला ठाउँहरूमा एउटा वरिष्ठ प्रशासकको रूपमा प्रहरी सेवामा सैनिक सेवामा हरेक क्षेत्रमा गएर अहिले पनि सेवा गरिरहेको अवस्था छ। त्यसैले यस विद्यालयका संस्थापकको नाम लिनुपर्दा संस्थापकहरूमा हाम्रो धनपति पाण्डे, गुरुदत्त अधिकारी, बिनामणि पाण्डे अनि सम्झिनै पर्ने सहयोगदाता विशेष गरी अलिक ठुलो धनराशि सहयोग गर्ने सहयोगदाताको नाम लिनुपर्दा अहिले दिन सकिन्छ? एकदमै हाम्रो 2024 सालमा मिडिल स्कुल खोलिसकेपछि लामो समयसम्म हाई स्कुल खोल्न सकेन विविध खालका समस्याहरूले गर्दा 2045 सालमा हाल अर्गली बस्ने पूर्व अस्लेबामै जन्मनुभएका पदम प्रसाद पाण्डेज्यूले यहाँको वरिष्ठ समाजसेवी तत्कालीन युवा नेता टिकाराम पाण्डेको विशेष सक्रियता र अगुवाईमा पदम प्रसाद पाण्डेज्यूले 75,000 रुपियाँ त्यो जमानामा पनि विद्यालयलाई चन्दा दिएर हाई स्कुल खोल्न पर्छ भन्ने प्रेरणा प्रदान गर्नुभएको थियो र त्यसबाहेक विद्यालयलाई 42 सालमा आउन नसकेको बेलामा 8 बन्डल 3 र अरू 90 रुपियाँ दिने टिकाराम पाण्डे पनि हुनुहुन्छ। त्यसपछि उत्तमावी बनाउने सन्दर्भमा 1,00,000 र त्योभन्दा बेसी दण्ड दिनेहरूमा चिन्तामणि पाण्डे, तुलसीराम पाण्डे गोपाल भनेर हामी चिन्छौँ उहाँलाई, स्वयं टिकाराम पाण्डे लगायतका दण्डदाताहरूले विशेष रूपमा सहयोग गरेको इतिहास छ र अहिले स्वर्ण महोत्सव अवसरमा पनि उहाँहरूबाट यस्तै किसिमको उल्लासपूर्ण वातावरणमा दण्ड सहयोग भइरहेको छ। अनि त्यस विद्यालयमा अस्लेबाका अलावा कुन कुन गाविसका विद्यार्थीहरू पढ्न आउनुहुन्छ? अहिले धेरै ठाउँमा हाई स्कुल खुलिसकेको अवस्था भएको कारणले हामी कहाँ प्लस टूसम्म पढ्न आउने भुवादी गाविसका विद्यार्थी भाइ बहिनीहरू, फुलुन्ते गाविसका विद्यार्थी भाइ बहिनीहरू 11-12 कक्षामा पढ्न आउने गर्नुहुन्छ। त्योभन्दा बाहिरका विद्यार्थीहरू प्रायः चाहिँ आउनुहुन्छ अहिले। अनि विद्यार्थी सङ्ख्या कति रहेको छ? हाम्रो अहिले विद्यार्थी सङ्ख्या अहिले हाल चाहिँ 553। अनि शिक्षक स्टाफहरू कति हुनुहुन्छ? शिक्षक स्टाफ पठन पाठनमा लाग्ने अब पढाउने स्टाफ 29 जना, 2 जना कर्मचारी गर्दाखेरि 31 जनाको हाम्रो स्टाफ। अनि यो जुन चाहिँ छ नि तपाईँको एसएलसी उत्तीर्ण प्रतिशत कतिसम्म थियो तपाईँको? छ रहँदै आएको छ। आवाज अलिक क्लियर आएन। तपाईँहरूको एसएलसी उत्तीर्णको प्रतिशत कस्तो छ? उत्तीर्ण प्रतिशत भन्दाखेरि अहिलेसम्मको इतिहास हेर्दा हजुर त्यो उत्तीर्ण प्रतिशत हेर्दाखेरि राम्रै छ। अहिलेसम्म हामी जिल्लाका गिनेचुने स्कुलहरूमध्ये को विद्यालयमा पढ्छौँ। अब यो वर्ष पनि ए ग्रेडमा एकजना विद्यार्थी उत्तीर्ण हुन सफल भएका थिए। गत साल विशिष्ट श्रेणीमा 2 जना विद्यार्थीहरू सफल भएका थिए। त्योभन्दा अघिल्लो वर्ष हरिप्रसाद पाण्डेले सामुदायिक विद्यालयमा जिल्ला प्रथम भएर विद्यालयको गौरव बढाउने काम गर्न सफल भएका थिए। र अहिलेसम्म हाम्रो विद्यालय स्थापना भएदेखि अहिलेसम्म जम्मा एसएलसी परीक्षामा 1413 जना विद्यार्थीहरू समावेश भएकोमा 3 जना विशिष्ट श्रेणीमा, 1 जना ए ग्रेडमा, अहिलेको परीक्षा र नतिजा सिस्टमले गर्दाखेरि ए ग्रेडमा हामी पनि विशिष्टै भन्नु पर्यो, र 146 जना प्रथम श्रेणीमा, 460 जना द्वितीय श्रेणीमा र 46 जना तृतीय श्रेणीमा गरी जम्मा जम्मी अहिलेसम्म 973 जना विद्यार्थीहरू उत्तीर्ण भएका छन् हाम्रा। जस्तो कि भने अनि यसरी तपाईँको प्लस टूमा फेरि 535 जना विद्यार्थी भर्ना भएका मध्ये 419 जना परीक्षामा सहभागी भएको र 376 जना उत्तीर्ण भएको हाम्रो इतिहास छ, रेकर्ड। तपाईँहरू बधाईका पात्र पनि हुनुहुन्छ किनभने आज यति लामो यो जुन छोडा महोत्सवको आरोह अवरोधसम्म आइपुग्दा तपाईँहरूको विद्यालयबाट कुनै नराम्रो न्युजहरू हामीले लेख्न पनि परेन, पढ्नु पनि परेन, त्यस कारणले पनि तपाईँहरू बधाईका पात्र हुनुहुन्छ। यस अवसरमा तपाईँहरूलाई हामी हार्दिक बधाई दिन चाहन्छौँ। अब तपाईँ भीमलाल पाण्डे प्राचार्यपछि अब म त्यस विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलराम अधिकारीज्यूसँग कुराकानी गर्न गइरहेको छु, कृपया उहाँलाई फोन दिनुहोस्। धन्यवाद। हजुर नमस्कार। नमस्कार। तपाईँ जनता उच्च माध्यमिक विद्यालय अस्लेबा साथ गुल्मीको जुन अहिले 16 महोत्सव हुँदैछ त्यस मूल समारोह समितिको अध्यक्ष पनि हुनुहुन्छ, संयोजक पनि हुनुहुन्छ क्यारे, होइन? अनि उद्घाटन चाहिँ कसले गर्दै हुनुहुन्छ? कार्यक्रम त शिक्षा मन्त्री धनीराम पौडेलद्वारा गराउने कार्यक्रम थियो। हजुर। कन्फरेन्स गरी शिक्षा सचिवबाट रिभिजन गर्ने कार्यक्रम भइरहेको छ। कोबाट रे? शिक्षा सचिवबाट। शिक्षा सचिव के नामको आउँदै हुनुहुन्छ? मन्त्रीज्यू आउन नसकेपछि उहाँबाट भिडियो कन्फरेन्स गराउने भन्ने प्रचार विभाग प्रमुख र अर्का घनश्याम पाण्डे जो केबल नेटवर्कका सञ्चालक हुनुहुन्छ उहाँले भन्दै हुनुहुन्थ्यो। हुन्छ, त्यो हामी अफिसियल मिडिया यो रेसुङ्गा टेलिभिजन भइसकेपछि त्यो काम पनि गर्छ। र दैनिक कार्यक्रमका सूचीहरू के के छन्? उद्घाटन 17 गते के के हुन्छ? बिहान प्रभात फेरी 11 बजे झण्डा उत्तोलन एवं राष्ट्रगान सहित स्वर्ण महोत्सव समारोहको औपचारिक समुद्घाटन स्वागत मन्त्रको तथा गीत स्मारीजी अभिवादन विमोचन स्मारीको विमोचन पछि गर्ने कार्यक्रम आयो। खुकुरी डिली प्रदर्शनी र स्थानीय झाँकी प्रदर्शन राष्ट्रिय कलाकारद्वारा मनोरञ्जनात्मक कार्यक्रमको प्रस्तुति संस्थापक चन्द्रदाता र भूमिदातालाई सम्मान शुभकामना मन्तव्य 6:30 बजे दिवाली सहित पहिलो दिनको उद्घाटन सत्र समापन गर्ने कार्यक्रम छ पहिलो दिन। हजुर भोलि राष्ट्रिय कलाकार को आउँदैछन्? विशेष गरी अलिक चर्चित व्यक्तिहरू पुरुषोत्तम नेउपाने शर्मा कुमन अधिकारी हजुर हजुर अनि स्थानीय तपाईँहरू त यो विशेष गरी यो अस्लेवा गाविस धार्मिक रूपमा धेरै अगाडि छ यो गाविस त्यसै गरी कृषिमा यो गाविसले धेरै फर्को मारिसकेको छ। मलाई के थाहा छ भने अस्लेवाको एउटै फाँटको एउटै गरामा 25 मुरीसम्म धान फल्ने ठाउँ अहिले पछिल्लो चरण तपाईँहरूले आधुनिक कृषि उत्पादनलाई पनि निकै अगाडि बढाउनु भएको छ। जस्तै अर्जुन कनौजी जस्ता एउटा युवाले आज डिग्री गर्दै र झन्डै वार्षिक 10 लाखसम्मको चोखो आमदानी लिन सफल भएका छन्। त्यस्ता युवा कृषकहरू निकै उत्पादन भएका छन्। यस अवसरमा यो कृषि प्रदर्शनीलाई पनि विशेष प्राथमिकता दिए भए कसो हुन्थ्यो? यहाँका उत्पादनहरू पनि केही प्रदर्शनीमा राखिएको छ हजुर। अनि यहाँको त उत्पादन त धेरै राम्रो उत्पादन यहाँ चाहिँ सार्वजनिक हुन्छ वर्षमा। अब कृषिमा अब यो धान मकै तरकारीहरू राम्रो उत्पादन भइरहेको छ। हुन्छ तपाईँहरू सफल हुनु होला हाम्रो शुभकामना छ र 16 महोत्सवको अवसरमा आइपुग्दा तपाईँहरू बधाईका पात्र पनि हुनुहुन्छ। तपाईँले धेरै त्यस विद्यालयलाई अगाडि पुर्याउनमा ठुलो योगदान पुर्याउनु भएको छ भन्ने कुरा मैले अरूबाट पनि बुझ्छु। बलराम अधिकारीज्यू तपाईँको ठुलो योगदान रहेको छ र भोलिदेखि सुरु हुन गइरहेको तपाईँको कार्यक्रमलाई हामी देश विदेशसम्म अनि गाउँका कुना काप्चासम्म पुर्याउनका लागि हामी अहोरात र खट्नेछौँ भन्दै अहिलेलाई छुट्टिन चाहन्छौँ। हस् त धन्यवाद।